www.attableek.com, The Reviver of Iman. بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم أما بعد قال النبي صلى الله عليه وسلم الدين والنصيحة كما قال میرا آنا جانا رہتا ہی ہے بات پہ ایسی بالکل وہی وقت پہنچا میں باہر سے تو اسی وقت آپ لوگوں نے بیٹھا دیا مجھ کو آج مجھے یاد آ رہا ہے اسی طرح آیا باہر سے یہاں بیٹھا بیان ہونا تو آج بھی ایسے ہی ہوا ہے میرے دل میں بیان ہونے میں کچھ نہیں تھا اللہ تعالیٰ میری زبان سے ایسے الفاظ نکلے جو مفید ہیں اللہ تعالیٰ جو مفید ہوں میرے لیے بھی مفید ہوں اور اپنے بھائیوں کے لیے بھی مفید ہوں کیونکہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ الدین و النصیحہ دین نصیحت کا نام ہے اس بنا پر ہم نے دیکھا کہ حضرت مولانا ابو الحسن ندوی وغیرہ مختصر سے نبی اکرم صلی اللہ علیہ وسلم اے مدعو بطاعت اللہ واتقوا معاصی اللہ ومروا اولادکم بالمعروف واجتنبوا النواہی ذالک الاوقات لہم ولکم من النار. میرے دوستو بزرگو عزیزو اللہ تعالیٰ نے ہم کو یہاں تک پہنچایا خیال بھی نہیں تھا بیان کرنے کا بھی نہیں تھا لیکن حدیث جو میں نے پڑھی ہے بہت ہی جامع ہے اعملوا بطاعت اللہ واتقوا معاصی اللہ وامروا اولادکم بامتثال الاوامر واجتناب النواہی ذالک وقات لہم لکم من النار. بہت عام حدیث ہے یہ عمل سب کو خطاب ہے. کون خطاب کر رہا ہے؟ نبی اکرم صلی اللہ علیہ وسلم خطاب فرما رہے ہیں اے عملو بطاعت اللہ اللہ کی طاعت پر عمل کرو. جو اللہ تعالیٰ نے تعلیم تم کو دی ہے اس تعلیم پر عمل کرو اور اس کے ساتھ یہ بھی ہے اس تعلیم کو عام و تام بھی کرو. اے عملو بطاعت اللہ واتقوا معاصی اللہ طاعت بھی کرو اور طاعت کے ساتھ ساتھ معصیت کو بھی ترک کرو. وہ غذا ہے تو یہ دوا ہے تقویٰ. اے مدعو بطاعت اللہ کبھی عمدہ اس کے ساتھ بد پرہیزی کرے تو اثر ہوگا نہیں اثر ہوگا. معصی اللہ یہ تمہاری طاعت اسی وقت قبول ہوگی جبکہ تم معصیت سے بھی بچے. اس بنا پر عوامر اور اجتناب نواہی پوری بنیاد ہے. عمل بالمعروف نہیں منکر کی بنیاد تبلیغ کی دعوت کی بنیاد اسی پر ہے. اعملوا بطاعت اللہ اپنے کتاب اللہ سنت رسول اللہ کے تعلیمات پر عمل کرنے کی تربیت. کہا دیجیے اعملوا بطاعت اللہ واتقوا معاصی اللہ ومروا اولادکم بامتثال الاوامر واجتناب النواہی. اگر اللہ تعالیٰ اس کے اندر برکت دے گا اور اللہ تعالیٰ محفوظ رکھے گا. اس بنا پر ہم سب جمع ہوئے ہیں جمع ہوتے رہتے ہیں الحمدللہ. کتنا بڑا مبارک دن ہے اس میں عام طور سے لوگ آ جاتے ہیں عام طور سے ہمارے یہاں بھی بڑھ جاتی ہیں مسجدیں. تو اس بنا پر اس دن کی بھی قدر کرنی چاہیے. جمعہ کے بھی بہت فضائل ہیں بہت اس کے اندر آداب بھی ہیں. جہاں تک ہو سکے جمعہ کو کار آمد بنانے کی کوشش. جیسے چھٹی ہوتی ہے مدرسوں کی تو کار آمد گھر بار کے کام کرتا ہے آدمی سب پورا بھائی جمعہ آ جاتا ہے. اسی طریقے سے یہاں بھی ذہن میں یہی ہونا چاہیے کہ جمعہ کا دن ہے بہت ہی مثبت دن ہے اللہ کے خاص فضائل خاص انعامات ہوتے ہیں. اس کو ہم کو ہمارے بزرگوں نے بعد ایسا بھی ہوا ہے کہ فجر بعد سے کچھ شروع کیا پورا دن اگر جمعہ میں اطاعت میں خرچ کرنا ہے تو پورے دن بیٹھنا مشکل ہے. اس بنا پر انہوں نے ایک گھنٹہ فجر بعد ایک گھنٹہ بیٹھیں گے دوسرے جمعے میں دو گھنٹہ بیٹھیں گے. اس طرح پورے دن کو ایک دن ایسا گزار دیتے ہیں جس میں کوئی وقت خالی نہیں رہتا ہے عبادت کے طرح سے. آسان بھی ہے یہ بزرگ لوگ اس آسانی بھی پیدا کرتے رہتے ہیں. बेवकूफ तो नहीं होता है, बहुत अकलमंद होते हैं। अब देखिए पूरे दिन की इबादत को भी सुना दिए कि आसानी से दो घंटा फजर बाद बजते ही हो, फिर छोड़ दो ना करो, फिर दूसरे दो दिन इस तरीके पूरे दिन गोया कि जुमा के दिन इबादत में आपने गुजार लिया है। बहरहाल ये आप लोगों की बहुत ज़्यादा अल्लाह ये दिलचस्पी की बात है, देख के दिल खुश होता है। बहुत दफ़े एक आध और भी मैं आया हूँ, बिल्कुल जुमा ही को बताया, बिल्कुल इसी बताया कि तौफीक दे। और इतने तालिबीन इतने शौक शौक से सुनना जैसा कम ही होता है, पता है लेकिन कम ही होता है। अल्लाह ताला ने बहुत ही काबिल रश्क बनाया है। मैं तो देखता हूँ हर जगह जाते ही हूँ, अल्हम्दुलिल्लाह जो शौक और शौक इबादत का या बात को सुनने का या खिदमत का ये बहुत कम ज़्यादा होता है। अल्लाह ताला मुझे भी अल्लाह ने मुझे भेजा है, कभी ख्याल भी नहीं था तो आता हूँ। तो हर तरह से मैं आप लोगों की भी अदब की कोशिश करता हूँ और आप लोग तो करते ही हैं। वैसे अल्लाह ताला हम सब लोगों के जुम्मे के बरकात को उसके फयूज को जो आम और ताम हैं उन सब से हमको नसीब फरमाए। यहाँ के तलब और तरब ज़ौक और शौक अल्हम्दुलिल्लाह बेइंतहा है। इस वजह शौक और ज़ौक से सिर्फ आप लोगों को नफ़ा पहुँचाने के लिए नहीं आता है, अपने को नफ़ा पहुँचाने के लिए आता हूँ कि आप लोगों को देख करके मुझे ख़ास ज़ौक और शौक पैदा होता है। अल्लाह ताला मुझे भी इसके कदर की तरह जुमा के दिन हमारे बाद बुजुर्गान दिन खुद मैंने सुना मां मोहम्मद अहमद साहब से कि जुमा के दिन बहुत ही इबादत का है, तो पूरा जुमा के दिन बैठना मुश्किल है। तो वो कहते तो तकसीम कर लेते थे, जैसे फजर बाद से दो घंटा इबादत करेंगे, फिर अब दो घंटा इबादत कर लिया, अब दूसरे जुमा के दो घंटा और इबादत करेंगे, ये सब पूरे दिन को इस तरीके से घेर लेते थे। मैंने कुछ मानाना से सुना मामू, तो अल्लाह ताला हम सुनों को तौफीक दे कि ये जो फ़ज़ाइल हैं ये भी काबिल अमल है। मुझे हमारे बुजुर्गान दीन इन फ़ज़ाइल पर भी बिल्कुल अज़ाइम की तरह अमल करते थे। इस बिना पर अल्लाह ताला ने उनको बहुत सी नेमतों से नवाजा, बहुत सी नेमतों से उनको आरास्ता परास्ता किया। यही जुमा है, यही नमाज है, इसी से सहाबा ने पूरा सलूक तय किया है। लिखा है खुद शाहवल्ला साहब ने है कि सहाबा ने इन्हीं फ़राइज से सलूक तय किया, मतलब कि जो दर्जात हैं, तो अगर इन्हीं फ़राइज को बजा तौर पर हम इस्तेमाल करें तो इंशाअल्लाह इससे मकामात सलूक भी तय होंगे। यानी कि सिर्फ हम अवाम मोमिनीन से नहीं रह जाएंगे, ख़वास मोमिनीन में से हो सकते हैं। अल्लाह का दरवाज़ा खुला हुआ है, वो किसी के लिए नहीं कि फला के लिए है फला के लिए, सब जो भी आएगा अल्लाह के दरबार में। इस बिना पर यहाँ आना मेरे लिए मैं अपनी सआदत समझता हूँ। आप समझते होंगे कि आ गए, मैं समझता मैं आ गया, अल्लाह ताला तौफीक दिया कि मैं आ गया। अब तक कभी नागा नहीं होता, मैं आता रहता हूँ सुबह सवेरे। अल्लाह ताला आप लोगों के फ्यूज से, इस जगह के फ्यूज से बाद बुजुर्गान दीन भी यहाँ मतफून है बहुत, वहाँ मैं जाता हूँ बहुत साहबे करामत बुजुर्ग। अल्लाह ताला हम सब लोगों को इस दिन की भी कदर की तौफीक दे। और ये जो इज्तम होता है सालहीन जमा है, इंशाल्लाह सालहीन ही मुफलहीन है, सालहीन फालहीन है, फालहीन का लफ्ज़ भी आता है, दलील फालहीन एक किताब है, रियाजु सालहीन की शरह दलील फालहीन है कि नहीं, तो मैंने गलत लफ्ज़ इस्तेमाल नहीं किया है, वो इतने बड़े आलिम का नबी भी ने इस्तेमाल किया है फालहीन। तो दलील अल्लाह ताला हम सब लोगों को इन इज्तमात की भी कदर करने की तौफीक दे। माशाल्लाह आपका जो इम्तहान में नतीजा सुनाया जाता है ये भी बहुत रूह अफजा खुशी का एक समय ही रहता है। सब लोग जरा भी घबराती भी नहीं, तबीयत एक घंटा और रहे तभी बैठने में कोई हमको कुलफत नहीं होती। अल्लाह ताला आप हजरात के फयूज बरकात को भी आम ताम फरमाए और बुज़ुर्गों की मजीद तवज्जो मबजूल फरमाए, ताकि ये अहलुल्लाह की जगह, खाली मदरसा नहीं, मदरसा फरमाते थे हजरत कि खाली मदरसा ना क्या करो, ये हमारी खानकाह भी मदरसा है, यही मदरसा खानकाह है। यहाँ वो तमाम चीज़ें इख्तियार करने पड़ेगी जो खानकाह में होती है, खाली मदरसा नहीं। उसके लिए कुछ जिक्र असकार के तलबा के लिए भी मतलब कुछ न कुछ कर लिया करो, कुछ न कुछ। हम लोग मगरिब बाद हम भी शर्जामी में पढ़ते थे, हम लोग تو مغرب بعد ہم لوگ ذکر کرتے تھے تو حضرت کا مکان اور خانقاہ کے درمیان میں مسجد بنتی ہے, تو ہم لوگ ذکر میں لگے رہتے تھے چھوٹے, تو اب ان کی لڑکیاں ساتھ جاتی تھیں, بعد بعد دیکھو یہ لوگ ذکر کر رہے ہیں بڑے انداز سے, اتنی خوشی کا اظہار کرتے تھے کہ ہم لوگ مسجد میں بیٹھ کے ذکر کرتے تھے تو ذکر کر رہے ہیں. ادھر امتحان ہوا, چشمہ ہی امتحان کا ہے, اعلان ہو گیا, ہم سب لوگ امتحان میں لگے, امتحان کی تیاری میں لگے سب, ہر وقت حضرت ادھر سے آتے دیکھے کتاب تکرار کر رہے ہیں, ادھر سے آئے دیکھا تکرار کر رہے ہیں, تو ہم لوگ سمجھتے تھے بہت خوش ہو گئے حضرت کہ امتحان کی تیاری میں سب مشغول ہیں. بولایا جی تم لوگ خالی لگ گئے اسی میں, یہ خانقاہ بھی ہے, اس کے پڑھنے لکھنے کے ساتھ ذکر کا بھی معمول رکھنا چاہیے, کبھی تم لوگ کو ایک پانچ منٹ کے لیے نہیں دیکھا کہ ذکر میں بھی مشغول ہو گئے تھے سب, کتاب کتاب کہتے ہوئے منع نہیں ہو تو امتحان ہی. میں نے کہا خود یہ کہا میں امتحان لوں گا, بڑے زور شور سے امتحان تم لوگوں نے کہا, جب ہم لوگ لگ گئے تو اس میں یہ دوسری نصیحت ہے کہ ایسا نہ لگو کہ پورا دن گھنٹے گھنٹہ اسی میں گزر جائے, بلکہ فرمایا کہ اٹھے دس منٹ پندرہ منٹ کے بعد دو رکعت سنت پڑھ لیا کرو, یہ ماں شاہ سنت کے بعد براہ راست کر رہا ہوں یہ بتلا, حالانکہ وہ یہ سب زیادہ بات نہیں کرتے تھے, تو بالکل فرمایا کہ تم لوگوں کو چاہیے تھے, میں نے دیکھا کہ گھنٹوں سے تم اسی میں لگے ہو تکرار میں, نہیں تم لوگوں کو اٹھنا چاہیے تھا, یہ خانقاہ ہے, تھوڑی دیر کے لیے دو رکعت نماز پڑھ لیتے, کچھ ذکر کا معمول لگاتے تب اس کے بعد چلتے. تو آج میں نے زندگی میں ساتھ پہلی مرتبہ بیان بھی کیا کہ ہم لوگوں کو ڈانٹ پڑی تھی اس پر کہ سب لگے ہوئے ہو, ہم لگے ہوئے ہو. بہرحال اللہ تعالیٰ اس مدرسے کو بھی میں اپنا ہی مدرسہ سمجھتا ہوں, اور بے شک اپنا مدرسہ ہے, جتنا آج عام آپ کی رعایت یا ہماری قدر ہوتی ہے بہت کچھ ہے, اللہ اس سے زیادہ میں کچھ نہیں کر سکتا. اللہ تعالیٰ آپ حضرات کو جزا خیر دے, اور بزرگوں کا جو علم ہے اللہ اس علم سے ہم لوگوں کو نوازے. ماں قاسم صاحب بھی طالب علمی تھے, طالب علم تھے, کتنا بڑا درجہ ہوا, ماں گنگوئی طالب علم ہی تھے, طالب علم تھے, لیکن اللہ تعالیٰ نے کتنا بنا حجت بنایا, حجت بنایا مخلوق پر, ماں قاسم صاحب کو, ماں وہی کو, سب ذاکر شاگرد بھی تھے. ذکر و شکر کا سلسلہ شروع ہی سے رکھا, اس میں ہمارے حضرت کی بھی تحقیق یہ تھی کہ یہ نہ کرو کہ ذکر کو علم کو الگ کرو, ذکر کو علم کو الگ نہ کرو, علم کے ساتھ ذکر بھی رکھو تھوڑی سی, تھوڑی سی لیکن رکھو ضرور, تاکہ ذکر کے سلسلہ. یہ بھی فرماتے تھے کہ 22-23 سال کے بعد فارغ ہوتے ہو تم لوگ پڑھ کر کے, اس وقت اگر تم لوگ ذاکر نہیں ہوگے غافل رہو گے تو کیا اس کے بعد ذاکر ہو جاؤ گے, تم لوگ ابھی سے شروع کرو, تھوڑی سے شروع کرو. اس بنا پر ان کی یہ تعلیم تھی اپنے مدرسے متعلق, ہم لوگوں متعلق, اس بنا پر وہی بات میں کہتا ہوں کہ علم کے ساتھ ساتھ تھوڑا بہت ذکر کا بھی معمول رہنا چاہیے, تاکہ ہمارے مدرسے بھی ذکر کے مراکز بنے, علم کے مراکز ہیں ذکر. اللہ تعالیٰ وذکر اللہ کثیرا لعلکم تفلحون, ذکر سے غفلت نہ برتو. ماں گنگوہی, ماں قاسم صاحب, حضرت حائی صاحب تعلق پر یہ کیا اس وقت کتنے بڑے لوگ تھے ماں گنگوہی ہمارے, لیکن بیعت کس سے ہوئی, حضرت حاجی امداد اللہ صاحب سے, اور ذکر کی بھی تعلیم کیا ہے, دونوں کو ذکر کی تعلیم کیا ہے. ماں گنگوہی ذکر کر رہے تھے, کہا رشید احمد تم تو ایسا ذکر کرتے تھے کچھ پرانا آدمی ذکر کرتا ہو, معلوم ہوا کہ ذکر حضرت حاجی صاحب اصطلاحی عالم ہی نہیں تھے, اس کو دیوبند میں تھوڑے تھا لیکن علم دونوں طرف نہیں تھے, تمہیں ذکر جو کر رہے تھے, تو بہرحال بہت ذکر کو بھی پسند کیا اور ذکر کا سلسلہ جاری رکھا ان دونوں حضرات نے. اللہ تعالیٰ ہم سب کو علم کے ساتھ ساتھ ذکر کی بھی اللہ ہم کو توفیق دے, اور یہ مدارس صرف علم کے نہیں بلکہ ذکر کے مراکز, فرماتے تھے کہ مدرسہ یہ ذکر کا بھی اہتمام کسی نہ کسی درجے میں رہنا چاہیے. اللہ تعالیٰ مجھے بھی توفیق دے, اور آپ حضرات کو جہاں ہو سکتا ہے کچھ نہ کچھ کرتا رہتا ہوں میں, پورا کہیں اتنے لڑکے بھی نہیں رہتے اتنے, لیکن ہے کچھ نہ کچھ اتنا ہے کہ نہیں رکھتا ہوں میں, خود بھی بیٹھتا ہوں اب بھی بیٹھتا ہوں مغرب بعد سے یاد آتا ہے. ادھر سے میں اشراق وقت حضرت جا رہے تھے ٹہلنے کے لیے, رکشے پہ بیٹھ چکے تھے بمبئی میں کوئٹہ میں, سب لوگ گئے میں بھی چلا گیا, مجھ کو اسی مجمع میں ڈانٹ دیا, تم اتنے وقت کچھ ذکر کرتے یہاں کیسے آئے تم, چورا بڑا ہوا रोड पर कहा तुम तो ईश्वर जिक्र करते हो, तुम यहाँ क्यों आए? सब लोग थे 500 सैकड़ों आदमी, मुझको उसी महीने में डाल दिया। फिर तब से मुझे याद रहता है अल्लाह ताला मुझे भी तौफीक दे जिक्र के साथ फिक्र की भी तौफीक हो, फिक्र के साथ मुराकबे मौत, ये तमाम चीज़ें अलग से इसके लिए मखलूक नहीं आएगी। वही जो हम लोग हैं वही अपने बुजुर्गों के तालीमात के भी मरकज हम ही हैं, माँ कासिम साहब के तालीमात के मरकज हम ही लोग हैं, हजरत हारी साहब के तालीमात के मरकज हम ही लोग हैं। हमको तो जामियत होनी चाहिए, मौलाना कासिम साहब और माँ गंगोई ये सब हमारे अकाबिर में जाकिर शागिर थे। माँ गंगोई ने जब जिक्र किया पहली मरतब जब हारी साहब ताल्लुक पैदा किया, कहा रशीद अहमद तुमने तो ऐसा जिक्र किया जैसे पुराने लोग जिक्र करते हों। लेकिन मालूम उसी वजह पहली मरतब जिक्र के बारे में ये तारीफ भी किया। तो अल्लाह ताला का इल्म और जिक्र दोनों हमारे हजरत के हैं बहुत फरमाते हैं। देखो ये खाली मदरसा नहीं है, यहाँ इसकी भी पाबंदी है, बहुत ज़्यादा नहीं बताते, बहुत मुख्तसर थोड़ा सा ताल्लुक़ रखो। ये नहीं कि पूरा निसाब कहें ऐसा हो कि तुम फारिग जब हो तो समझो तो कि ये भी कोई चीज़ है, ऐसा चाहते थे। अल्लाह ताला मुझे भी तौफीक दे अमल की, मेरे बच्चों को भी, ये तमाम हजरात जो मुझको बुलाते हैं, मैं भी शौक़ से आता हूँ रहता हूँ, ये अपनी मैं सआदत समझता हूँ। अल्लाह तो इतने गौर से कौन सुनता है, कुछ है लेकिन कि बहुत कम है। अल्लाह ताला मदरसे को इल्म के नूर से भी मुनव्वर फरमाए हैं और जिक्र के नूर से भी मुनव्वर फरमाए हैं। जो हजरात आए यहाँ जाकिर और शागिर हो जाए, इसका खासा हो, हजरत खानका का था कि जो जाता था जाकिर हो जाता था, अल्लाह याद आ जाए, ऐसी जगह हो कि यहाँ अल्लाह याद आ जाए। अल्लाह ताला हम सब लोगों को इन अकाबिर की तालीमात पर अमल करने और इन जगहों को सही मानों में आबाद करने की तौफीक मरम्मत फरमाए। बड़ी जगह है, मस्जिद है, मदरसे हैं, उलमा है, मशायख हैं, ये सब सालिहीन की जमात है। अल्लाह ताला इन सालिहीन की बरकत से हम सब के अंदर सलाह पैदा फरमा दे और अपनी इस्लाह की फिक्र पैदा फरमा दे। और ये हमारे मदारिस जो इनका काम है, ये सिर्फ नहीं हरूफ शनासी नहीं है सिर्फ मदारिस का नाम, बल्कि कल्ब के हालत को दुरुस्त करने का नाम, माँ गंगोई, माँ कासिम साहब, हजरत हारी साहब के ताल्लुक पर है, लेकिन दोनों चीज़ों को लेकर के चले। इसमें आप हमारा आपका भी फरीदा कम से कम समझें तो कि इसकी भी ज़रूरत है। फरमाते थे जिक्र 12 तस्वीर हम लोग पढ़ रहे हैं, यानी मतलब कि शुरू से 15-16 साल की उम्र से पढ़ रहे हैं। कहते थे कि अभी से शुरू कर दो, क्या 22-23 साल की उम्र के हो जाओगे तब तुम 12 तस्वीर पढ़ोगे? तुम नहीं, अभी से आदत डालो तब उस वक्त पढ़ोगे। इस बिना पर आज हजरत की एक तालीम थी, इसी पर अपनी खानकाह की बुनियाद रखी थी, वो अल्हम्दुलिल्लाह कुछ न कुछ असर तो आई है। अल्लाह उनको भी जदाए खैर दे और तमाम बुजुर्गान दीन को, हमारे मशायख उलमा सभी इसी रास्ते से चले हैं और उसी रास्ते पर हम लोगों को भी चलना चाहिए। अल्लाह हमको भी तौफीक दे, वो बिल्लाही तौफीक, दुआ कीजिए बस, दुआ करें। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा अल्लिफ बैना कुलूबिना व अस्लिह ज़ात बैनना व हदना सबर सलाम व नजना मिन ज़ुलुमातिन नूर व जन्निबना अल-फवाहिश मा ज़हर मिन्हा व मा बतन व बारिक लना फी अस्माइना व अबसारना وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم اللهم صل على سيدنا النبي وعلى آله وأصحابه وأزواجه وسلم اللہ تعالیٰ ان بزرگوں کے طفیل میں یہ ہماری اس اجتماع کو نشست کو بھی قبول فرما، جو باتیں ہوئی ہیں اللہ اس کو بھی قبول فرما اور ان سب پر عمل کرنے کے بھی ہم سب کو توفیق فرما فرما ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين بحرمه سيدنا النبي الكريم صلى الله تعالى www.attableek.com the reviver of iman